सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। सुरुमा अहिलेसम्मका प्रमुख समाचारका शीर्षकहरू। नयाँ वर्ष 2071 आजदेखि सुरु, मुलुकले नयाँ संविधान पाउने सबैको आशा अपेक्षा र कामना, रेडियो अर्पणद्वारा पनि सबैमा शुभकामना व्यक्त। गीतकार तथा कवि क्षेत्र प्रताप अधिकारीको 72 वर्षको उमेरमा निधन, बानको अध्यक्षमा गोपाल झा चयन। रुसी समर्थकले कब्जामा लिएको सरकारी भवन मुक्त गर्न युक्रेनले सेना परिचालन गर्ने। र जिल्लाकै सर्वाधिक पुरस्कार राशिको राष्ट्रिय भलिबल प्रतियोगिता आजदेखि पूर्वी चितवनको वीरेन्द्रनगरमा सुरु हुँदै। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैं विज्ञापनका लागि रेडियो अर्पण 104.5 MHz। सम्पूर्ण श्रोताहरूमा नयाँ वर्ष 2071 सालको हार्दिक मङ्गलमय शुभकामना। विक्रम सम्वत 2071 साल आजदेखि सुरु भएको छ। नयाँ वर्षको स्वागतमा देशभर विभिन्न कार्यक्रमहरू भइरहेका छन्। सुख शान्ति समृद्धिको कामना गर्दै एक आपसमा शुभकामना आदान प्रदान गर्ने क्रम चलिरहेको छ। विभिन्न पर्यटकीय स्थलहरूमा चहलपहल बढिरहेको छ। देश विदेशमा रहेका नेपालीहरू सुख शान्ति र समृद्धिको कामना गर्दै एक आपसमा भेटघाट र रमाइलो गरी नयाँ वर्ष मनाइरहेका छन्। विगतमा भएका कमी कमजोरीको समीक्षा गर्दै आगामी योजना बनाउने, नयाँ नयाँ कामको थालनी गर्ने दिनका रूपमा नयाँ वर्ष मनाउने परम्परा रहेको छ। नयाँ वर्षमा मुलुकले नयाँ संविधान पाउने सबैले आशा अपेक्षा र कामना व्यक्त गरेका छन्। राष्ट्रपति, प्रधानमन्त्री र विभिन्न राजनैतिक दलका शीर्ष नेताहरूले पनि आफ्नो शुभकामना सन्देशमा यही कुरामा जोड दिएका छन्। राष्ट्रपति डाक्टर रामप्रण यादवले नयाँ वर्षको अवसरमा सबै नेपालीलाई सुख शान्ति र समृद्धिको कामना व्यक्त गर्दै जनचाहना अनुसारको नयाँ संविधान समयमै निर्माण गर्न आग्रह गर्नुभएको छ। राष्ट्रपतिले संविधान सभा चुनावको सफलताले नागरिकमा ल्याएको उत्साहलाई परिणाममुखी बनाउनु पर्नेमा जोड दिनुभएको छ। प्रधानमन्त्री सुशील कोइरालाले 2071 साल प्रजातान्त्रिक अधिकारसहित संहिता र गणतन्त्र जस्ता महत्त्वपूर्ण उपलब्धि संस्थागत गर्ने, संविधान जारी हुने ऐतिहासिक वर्ष बन्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले नयाँ वर्ष आर्थिक उन्नतिको काम अगाडि बढाउने प्रस्थान बिन्दु हुने अपेक्षा पनि गर्नुभएको छ। आफ्नो शुभकामना सन्देशमा प्रधानमन्त्री कोइरालाले शासन र प्रशासनलाई पारदर्शी, उत्तरदायी, ढिलासुस्ती रहित, भ्रष्टाचार मुक्त, सदाचारयुक्त र नागरिकमुखी बनाउने वाचा गर्नुभएको छ। नयाँ वर्षले सबै समुदायबीच सद्भाव, सहकार्य, एकता र मेलमिलापको वातावरण बनाउन सहयोग पुर्याओस् भन्ने शुभेच्छा समेत व्यक्त गर्नुभएको छ। मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी सहित विभिन्न राजनैतिक दलका शीर्ष नेताहरूले पनि शुभकामना व्यक्त गर्दै नयाँ वर्ष शान्ति, समृद्धि, आर्थिक र सामाजिक विकासका साथै नयाँ संविधान बन्ने ऐतिहासिक वर्ष हुने कामना र प्रतिबद्धता जनाएका छन्। नयाँ वर्ष 2071 सालको अवसरमा रेडियो अर्पण 104.5 MHz सम्पूर्णमा शुभकामना व्यक्त गरेको छ। रेडियोका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष मन भूषालले आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ। देशमा रेडियोका शेर सदस्य, कर्मचारी, विज्ञापनदाता, श्रोता तथा शुभचिन्तकहरूमा नयाँ वर्षले नयाँ जोश, जाँगर तथा उमङ्ग ल्याओस् भनी कामना गरिएको छ। नयाँ वर्षले जारी राजनैतिक संक्रमण चाँडै अन्त्य गरी स्थायी शान्तिको कामना गर्दै 2071 सालमा नेपाली जनताले नयाँ संविधान पाउने आशा पनि सन्देशमा उल्लेख छ। त्यसका लागि राजनैतिक दलहरूलाई बेला बेलामा घजघजाउन पनि आम नेपालीमा आह्वान गरिएको छ। रेडियो अर्पणले नयाँ वर्षको अवसरमा बिहानदेखि नै कार्यक्रम गरिरहेको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले राजनैतिक स्थिरता, कानुनी शासन, अनुशासित समाज र पारदर्शी आर्थिक प्रणाली नै प्रजातन्त्रको सुन्दर पक्ष रहेको बताउनु भएको छ। नयाँ वर्ष 2071 को अवसरमा शुभकामना सन्देश दिँदै पूर्व राजा ज्ञानेन्द्रले रचनात्मक राष्ट्रियता र आत्मनिर्भर अर्थतन्त्रसहितको सृजनात्मक मौलिक प्रजातन्त्र आजको आवश्यकता रहेको पनि बताउनु भएको छ। सदा स्वतन्त्र सार्वभौम रहेको नेपाल परनिर्भर अर्थतन्त्रका कारण ओझेलमा पर्ने सम्भावना बढ्दै गएको छ। पूर्व राजाको शुभकामना सन्देशमा लेखिएको छ, त्यसैले आजको आवश्यकता भनेको रचनात्मक राष्ट्रियता र आत्मनिर्भर अर्थतन्त्र सहितको सृजनात्मक मौलिक प्रजातन्त्र नै हो। स्वदेश तथा विदेशमा बसेका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख शान्ति समृद्धि तथा प्रगतिको कामना गर्दै पूर्व राजाको सन्देशमा लेखिएको छ, आम नेपालीले खान लाउन र सबैको घरमा चुलो बाल्न कुनै प्रकारको दुःख नरहोस्, यही साझा अपेक्षातर्फ नयाँ वर्षले अभिप्रेरित गरोस् भन्ने कामना छ। नेपाली कङ्ग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ। दिउँसो 1 बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने आजको बैठकमा विभिन्न समितिका सभापति चयनमा कङ्ग्रेसको धारणा, 26 सभासद मनोनयन, कङ्ग्रेस नेतृत्वको सरकारका काम कारवाही लगायतका विषयमा छलफल हुने सभासद गगन थापाले जानकारी दिनुभयो। दिउँसो बस्ने बैठकमा विभिन्न समितिमा रहने सदस्य, समितिको प्रभावकारिता, कङ्ग्रेसको धारणा लगायतका विषयमा अहिलेसम्म छलफल हुन नसकेको भन्दै नेतृत्व को धारणा माग गर्ने सभासदहरूले बताएका छन्। गीतकार तथा कवि क्षेत्रप्रताप अधिकारीको 72 वर्षको उमेरमा निधन भएको छ। 2 दिनअघि हृदयघात भएपछि उहाँलाई गङ्गालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको र आइतबार राति अधिकारीको निधन भएको उहाँको परिवारले जनाएको छ। विक्रम सम्बत 1999 चैतमा तनहुँको मिर्लुङ गाविसको ज्याम्रुक कथापानीमा जन्मिएका अधिकारीका रहर लागेर पहाडदेखि पहाडसम्म फेरि एउटा परिवर्तन तर देश रहिरहेछ लगायतका कृति प्रकाशित रहेका छन्। उहाँका म त लाली गुराँस भएछु सहितका धेरै गीत चर्चित पनि रहेका छन्। अधिकारी पञ्चायतकालमा सहायक शिक्षा मन्त्री समेत हुनुभएको थियो। अधिकारीका 2 छोरा छन्। ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बानको 5 राष्ट्रिय महाधिवेशनले गोपाल झाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। झा सर्वसम्मतिबाट अध्यक्षमा चयन हुनुभएको हो। त्यस्तै वरिष्ठ उपाध्यक्षमा कुमार भट्टराई, उपत्यका उपाध्यक्षमा कल्पना विश्वराल, सुदूरपश्चिम उपाध्यक्षमा गोविन्द सोसियारा, मध्यपश्चिम उपाध्यक्षमा रञ्जिता चौधरी श्रेष्ठ, पश्चिमाञ्चल उपाध्यक्षमा रमेश पौडेल, मध्यमाञ्चल उपाध्यक्षमा भोजराज कौडेल र पूर्वाञ्चल उपाध्यक्षमा कुमार पौडेल निर्वाचित हुनुभएको छ। त्यस्तै सदस्यहरूमा रमेश बजगाई, उज्ज्वल चौलागाई, चन्द्र नेपाने, दुर्गा अधिकारी, नवीन राई र बलराम थापा निर्वाचित भएका छन्। 2 सदस्य कार्यसमितिले मनोनित गर्नेछ। कार्यसमितिको बैठकले अरू पदाधिकारी चयन गर्ने निवर्तमान कोषाध्यक्ष विष्णु सापकोटाले जानकारी दिनुभयो। चितवनमा रहेको हंस बहुद्देश्य सहकारी संस्था लिमिटेडले प्युठानको स्वर्गद्वारीमा आज न्यानो कपडा ब्ल्याङ्केट वितरण गरेको छ। संस्थाले नयाँ वर्षको अवसरमा स्वर्गद्वारी भ्रमणका क्रममा स्वर्गद्वारी आश्रम आउने धर्मावलम्बीहरूको लागि एक कार्यक्रमका बीच 50 थान ब्ल्याङ्केट वितरण गरेको हो। कार्यक्रमका प्रमुख अतिथि रेडियो अर्पण 104.5 मेगाहर्जका अध्यक्ष एवं अभियान टेलिभिजनका प्रबन्ध निर्देशक वेदप्रसाद आचार्य र संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले ब्ल्याङ्केट वितरण गर्नुभयो। सो अवसरमा स्वर्गद्वारी आश्रमका महन्त चुडामणि पोखरेलले स्वर्गद्वारीको इतिहास सहित धार्मिक पर्यटकीय महत्त्वका विषयमा जानकारी गराउनु भएको थियो। सो आश्रम 500 रोपनी क्षेत्रफलमा रहेको, जसमा श्री बाल तपस्वी वेद विद्याश्रम पाठशाला माध्यमिक तहसम्म पढाइ भइरहेको छ। पाठशालामा विभिन्न जिल्लाका 63 जना बटुकहरूले अध्ययन गरिरहेको आश्रमका महन्त पोखरेलले जानकारी दिनुभयो। स्वर्गद्वारी परिसरमा 25 मठाधीश रहेको र 500 भन्दा बढी गौपालन रहेको पनि पोखरेले बताउनुभयो। 6,890 फिट उचाइमा रहेको स्वर्गद्वारीमा प्रसिद्ध गुफा पनि रहेको र स्वर्गद्वारीको संरक्षणका लागि सरकारी तवरबाट पनि भवन निर्माण कार्य भइरहेको उहाँले बताउनुभयो। कपिल वस्तुको तिलौराकोट लगायत धार्मिक क्षेत्रको भ्रमण पुरा गरी संस्थाका अध्यक्ष दिनेश कुमार चुके, रेडियो अर्पणका अध्यक्ष वेदप्रसाद आचार्य, प्रेस युनियनका निवर्तमान जिल्ला अध्यक्ष बसन्त प्राजुली लगायतको टोली मङ्गलबार भोलि चितवन फर्कने कार्यक्रम छ। अब पालो अर्पण जनआवाजको अर्पण जनआवाजमा हाम्रो प्रश्न छ, आगामी 20 वर्षमा प्रत्येक नेपाली अहिलेको युरोपेली मुलुकको दाँजोमा पुग्ने उद्योग मन्त्री कर्णबहादुर थापाको दाबीप्रति तपाईँ के भन्नुहुन्छ? एक गरे सम्भव छ, बी असम्भव कुरा र सी पुरानै बोली। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोणा बिरगंज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन दमली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन, फोन नंबर 0656 63 0063, मोबाइल नंबर 98 5 50 61 743। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको आजको अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बादल लागे तापनि दिउँसो भने घाम लाग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। विदेशका समाचार, युक्रेनले देशको पूर्वी क्षेत्रका सरकारी भवनहरू रुसी समर्थक बन्दुकधारले कब्जामा लिएपछि बन्दुकधारीको कब्जाबाट भवनहरूलाई मुक्त गर्न सेना परिचालन गर्ने भएको छ। अन्तरिम सरकारका राष्ट्रपति अलेक्जेन्डर टर्च युनफले क्रिमियाको जस्तै अवस्था आउन नदिन पनि सेना परिचालन गर्ने तयारी रहेको बताएका छन्। राष्ट्रपतिले देशको सम्प्रभुता रक्षाका लागि सेना परिचालन गर्ने विषयमा संसदमा दिएको सन्देशमा यस्तो बताइएको हो। रुस समर्थक लडाकुहरूले करिब आधा दर्जन सहरमा हमला गरिरहेका छन्। यसअघि नेटोका महासचिवले पूर्वी युक्रेनका ताजा घटनाक्रमबारे चिन्ता व्यक्त गरेका थिए। संयुक्त राष्ट्रसङ्घमा अमेरिकी दूतावासले युक्रेनमा भएको बन्दुकधारीहरूको चरणबद्ध हमलामा रुसी घुसपेट रहेको सङ्केत गरेका थिए। खेल समाचार, जिल्लाकै सर्वाधिक पुरस्कार राशिको राष्ट्रिय भलिबल प्रतियोगिता आजदेखि पूर्वी चितवनको वीरेन्द्रनगरमा सुरु हुँदैछ। कालिका सृजनशील युवा परिषदको आयोजनामा वीरेन्द्रनगर 5-3 ग्रुपमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा विभिन्न राष्ट्रिय टिमहरूसहित 18 टिमले सहभागिता जनाउने परिषदका अध्यक्ष सोमबहादुर पुनले जानकारी दिनुभयो। काभ्रे भलिबल सङ्घ काभ्रे, काठमाडौँको जावला खेल क्लब काठमाडौँकै ढोरपाटन, कास्की भलिबल सङ्घ पोखरा, पश्चिमाञ्चलको क्षेत्रीय टिम रेनबो समाज नेपाल स्याङ्जा, अभियान युवा समाज नेपाल पुलिस, सनराइज देवघाट, सिंहनाथ गण्ड, शक्तिखोर लगायत टिमले प्रतियोगितामा सहभागिता जनाउने पुनले बताउनुभयो। प्रतियोगितामा प्रथम हुने टिमले नगद 51,000, द्वितीयले 25,000 र तृतीय हुनेले 13,000 पुरस्कार पाउने प्रतियोगिताका संयोजक चिज बहादुर गुरुङले जानकारी दिनुभयो। प्रतियोगिताको एक भव्य समारोहका बीच चितवन क्षेत्रमा रहेका सभासद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। नयाँ वर्ष 2071 सालको अवसरमा आयोजित मेला अन्तर्गत भलिबल प्रतियोगिता पनि गरिएको गुरुङले बताउनुभयो। परिषदले नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष मेला सञ्चालन गर्दै आइरहेको छ। मेलामा विविध सांस्कृतिक कार्यक्रम, हास्य प्रहसन, रक्तदान कार्यक्रम लगायतका समावेश गरेको आयोजकले जनाएको छ। अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। नयाँ वर्ष 2071 आजदेखि सुरु, मुलुकले नयाँ संविधान पाउने सबैको आशा अपेक्षा र कामना, रेडियो अर्पणद्वारा पनि सबैमा शुभकामना व्यक्त। गीतकार तथा कवि क्षेत्र प्रताप अधिकारीको 72 वर्षको उमेरमा निधन, बानको अध्यक्षमा गोपाल झा चयन। रुसी समर्थकले कब्जामा लिएको सरकारी भवन मुक्त गर्न युक्रेनले सेना परिचालन गर्ने र जिल्लाकै सर्वाधिक पुरस्कार राशिको राष्ट्रिय भलिबल प्रतियोगिता आजदेखि पूर्वी चितवनको वीरेन्द्रनगरमा सुरु हुँदै हवस् त। बिहान 10 बजेको अर्पण समाचार सकियो। ध्रुवराज खनाल आज्ञा चाहन्छु। नमस्कार। यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090, रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू, दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ।